नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम कृषि सरकारमा। प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज। कृषि सरकार हरेक हप्ताको मङ्गलबार बिहान 7:30 बजे पश्चात आउने गर्छ र आज पनि हामी उपस्थित भइसकेका छौँ कृषि सरकारको नयाँ श्रृङ्खलामा। आजको श्रृङ्खलामा हामी कुराकानी गर्दैछौँ पूर्वी चितवनको कठार गाविसमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा। नेपाल सरकार कृषि मन्त्रालय अन्तर्गत व्यवसाय कृषि तथा व्यापार आयोजना प्याक्टले उपआयोजना सञ्चालन गरेको छ र यो उपआयोजना सञ्चालन भइसके पश्चात ती क्षेत्रका कृषकहरूमा आएका परिवर्तन, संस्थागत परिवर्तन के कस्ता रहेको छ, हामी यो विषयमा आज कुराकानी गर्दैछौँ। नन्दिनी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष बालकृष्ण उप्रेतीसँग यहाँलाई स्वागत छ कृषि सरकार कार्यक्रममा। धन्यवाद। जुन यो प्याक्सको विषयमा जानकारी दिनुहोस्, यो प्याक्स सञ्चालन भइसकेपछि के कार्यहरू यो प्याक्सले गर्दै आइराखेको छ? हामीले यस नन्दिनी दुध उत्पादक सहकारी संस्थाले 2069 साल असारबाट असार 13 गते सम्झौता गरेर यो प्याक्सको उपआयोजना सञ्चालन गऱ्यौँ। सञ्चालन पश्चात अहिलेसम्म हामीले गरेका मुख्य कार्यहरूमा 45 वटा गोठ मर्मत सुधार भनेर यस संस्थासँग आबद्ध कृषक शेयर सदस्यहरूको 45 वटा गोठ सुधार गऱ्यौँ र त्यो गोठ सुधारमा चाहिँ प्याक्टले 7,000 रुपियाँ दिएको थियो र संस्था अथवा किसानहरूबाट 3,000 भनेर 10,000 चाहिँ गोठ मर्मत सुधार कार्यक्रमहरू प्रोजेक्टमा त्यो परेको थियो। तर त्यसले 10,000 मात्रै होइन, मान्छेले एउटा गोठ त्यो 10,000 निउले एउटा गोठ 50 देखि 1,00,000 रुपियाँसम्म गरेर गोठ चाहिँ एउटा पशुहरू बस्न, पशुहरूलाई खान, पशुहरूलाई पाल्नको निमित्त अव्यवस्थित थियो, एकदमै साङ्ग्रो, एकदमै मान पशु बस्न लायकै थिएन, ढलान पनि थिएन, त्यो आहार खाने ठाउँहरू पनि थिएन। त्यो चाहिँ एउटा ठुलो उपलब्धि भयो, मुख्य उपलब्धि भनेको त्यो हो। दोस्रो उपलब्धि भनेको जुन किसानहरूले चाहिँ घाँस दाना आहार सिधै मानौँ न पराल पनि सिधै अब ढोडहरू पनि सिधै घाँसहरू पनि सिधै पशुहरूलाई खुवाउँथे भने 29 वटा चापकोटर मेसिन किनेर पशुपालक किसानहरूलाई चाहिँ बाँडियो, त्यो दोस्रो ठुलो उपलब्धि हो। र अनि तेस्रो उपलब्धिहरू भनेको जुन गाईहरूलाई चाहिँ एआई गरिन्थ्यो, त्यो एआई चाहिँ संस्था र प्याक्टको कार्यक्रममा निशुल्क 200 जवटा चाहिँ एआई गरियो र त्यस र अनि भ्याक्सिनेसन लगायतका अरू कामहरू भयो। र संस्थागत उपलब्धिमा चाहिँ ठुलो कुरो यहाँ हाम्रो चाहिँ जेनेरेटर थिएन एउटा, हामीले 30 केभीएको 6,32,000 रुपियाँ लगभग प्याक्टले आदि र हामीले आदि गरेर चाहिँ जेनेरेटर खरिद गरेर जेनेरेटर सञ्चालन गऱ्यौँ र त्यसपछि गाडी खरिद गरेर संस्थाले गाडी संस्था र प्याक्टले 30% प्याक्ट र 70% संस्थाले हालेर यहाँ दुध चाहिँ नियमित छिमेकी संस्थाहरू र साना संस्थाहरूसम्ममा तुरुन्तै दुध गाडी भएपछि तुरुन्तै त्यसको गुणस्तर व्यवस्थापन गर्न दुधमा एसिडिटी हाई हुन नदिनलाई चाहिँ हामीले तुरुन्तै गाडीबाट चाहिँ अहिले छवटा अन्य संस्थाहरूसँग चाहिँ दुध गाडीद्वारा कलेक्सन गर्न थालेका छौँ र यसले यो प्याक्ट कार्यक्रमको यी गतिविधिले गर्दाखेरि मान किसानलाई पनि फाइदा भएको छ, संस्थालाई पनि फाइदा भएको छ। जुन निश्चित मापदण्ड अथवा तोकेको चाप कटर यति, किसानलाई गोठ सुधारमा यति, यो क्राइटेरिया चाहिँ कसरी निर्धारण गरियो? पहिला हामीले त्यो उपआयोजनाको प्रोजेक्टमा 40 वटा गोठ मर्मत सुधार, 40 वटा चाहिँ चाप कटर मिसिन भनेर प्रोजेक्टमा हालेका थियौँ। हामीले हालेको प्रोजेक्टमा हाल्दाखेरि अलिकति हामी अनुभवको पनि कमी पनि भयो र हाम्रा चाहिँ किसानहरूले चाहिँ चापकटरको महत्त्वबारे त्यति धेरै बुझेनन्, किनभने त्यो एकदम महत्त्वपूर्ण विषय थियो, त्यसले चाहिँ करिब करिब 30 देखि 35% चाहिँ घाँस परालको बचावट गरेर लागत मूल्य कम गर्थ्यो र त्यो कुराहरूको उहाँहरूले अलिकति त्यति धेरै इन्ट्रेस्ट दिनु भएन, 29 जनाले दिनुभयो, त्यो राम्रो कुरो भयो। र गोठमा चाहिँ बढी निवेदन आयो, हाम्रो 57-58 वटा गोठमा निवेदन आयो, हामीले चाहिँ दिनै पर्ने बाध्य भएर 40 वटाभन्दा बढी 45 वटा 5 वटा चाहिँ संस्थैबाट गर्न पनि बाध्य भयो। अब फेरि किसानले माग गरे भने अब लगभग उपआयोजनाको यो कार्य पनि अन्तिम चरणमा छ, अब किसानले माग गरेको खण्डमा के हुन्छ? अब अहिले तत्कालै यो गोठ मर्मत सुधार, चापकटर मिसिन, एआई, भ्याक्सिनेसन पनि त्यत्तिकै मात्रामा माग छ। अब 2 वर्षदेखि हाम्रो शेयर सदस्यहरू पनि बढे, किसानहरू पनि बढे, कारोबार पनि बढ्यो, अब अहिले अब संस्थाले ती सबै कुराहरू गर्न संस्थाको आर्थिक अवस्थाले भ्याउँदैन होइन, अब यो फेरि पुनःहरूको अन्य थप उपायोजनाको थप प्रोजेक्टहरू सञ्चालन गर्न सकियो भने यो किसानहरूको माग चाहिँ पुरा हुन्छ, हाललाई संस्थाले गर्न सक्दैन। अब यो उपायोजनाले पक्कै पनि किसानलाई एउटा प्रोत्साहन दिएको छ, यहाँले त्यो सरस्वती बुझ्दाखेरि किसानहरूमा के परिवर्तन आयो, त्यो पहिलाको अवस्था उपआयोजना सञ्चालन भइसकेपछि के पाए, के परिवर्तन आयो किसानहरूमा? अब उपआयोजना नेपालमा दुध उत्पादक सहकारी संस्थाको चितवनमा करिब 5 प्रोजेक्ट स्वीकृत भएको हो, 155-156 संस्थाहरूमा मध्ये 5 चाहिँ यो काम गर्ने अवसर पायो। अब हामीले यो पूर्वमा हामी अनि त्यसपछि राधा कृष्ण र त्यस हरियर दुध उत्पादक सहकारी संस्थाले हामी 3 मात्रै चलायौँ, र यहाँ अरू छिमेकी संस्थाहरूले भन्दा बढी छिमेकी संस्थाहरू प्रोजेक्ट नचलाएकाले भन्दा बढी हामीले चाहिँ अब गोठ मर्म सुधार, चाप कटर मिसिन, एआई, भ्याक्सिनेसन यी कुराहरू हामीले दिइसकिसकेपछि पक्कै पनि किसानहरू संस्थाले संस्था भए, संस्था एउटा क्यापेबल भए पक्कै पनि केही दिँदो रहेछ र केही पाइँदो रहेछ भन्ने त निश्चय नै त्यो महसुस गरे नै। त्यसपछि पनि किसानहरूले मानव चापकटर मिसिन, एआई, भ्याक्सिनेसन अनि गोठ मर्म यी कुराहरूले गर्दाखेरि केही न केही पशुपालनमा चाहिँ मानौँ 2 पालीले 3 एउटा पालीले 2 ट्रेन्ड चाहिँ बढ्यो र उत्पादन पनि बढ्यो, र यो चाहिँ यो उपायोजनाको एउटा उपलब्धि मान्नुपर्छ। 1-2 गाईबस्तु पाल्ने, भैँसी पाल्नेहरूलाई अब यो उपायोजनाले व्यावसायिक बनाउनको लागि कस्तो भूमिका खेलेको छ? यो हेर्नुहोस्, अब यो वर्ल्ड ब्याङ्कको सहयोगमा नेपाल सरकार पशु के अरे कृषि विकास मन्त्रालयले चाहिँ यो सञ्चालन गरेको यो प्रोजेक्ट हो, सम्भवतः यो कृषि क्षेत्रको सबभन्दा ठुलो प्रोजेक्ट जस्तो लाग्छ मलाई। तर यो प्रोजेक्ट यो पशुपालन क्षेत्रमा, दुध उत्पादन क्षेत्रमा प्रोजेक्टको मोडालिटी अब अहिले कस्तो छ भने सबैजना मान्छे उद्योगमा, प्राइभेट सेक्टर पनि उद्योगमा, सहकारी पनि उद्योगमा, उद्योगमा जाने मात्रै ट्रेन छ, किनभने उद्योगमा मार्जिन छ, उद्योगले आफूले सोचेअनुसारको कच्चा पदार्थ पाएर मार्केटिङ गर्न सक्यो भने मार्जिन राम्रो छ। तर अवस्था यहाँ अहिले यतिखेर के छ भने दुध सबैलाई चाहिएको छ, उद्योग चढ्दै छ काठमाडौँमा, अब उद्योगहरूले आफूले आफ्नो उद्योगको क्षमता अनुसारको कच्चा पदार्थ पाइराखेको छैनन्। अहिले सहकारी संस्थाहरू पनि सबै यही प्याएको कार्यक्रम र अन्य अन्य कार्यक्रमहरूले अब बाई प्रोडक्टहरू बनाउने, मिठाईहरू बनाउने र उद्योगमा जाने त्यो ट्रेन्डमा छन्। अब यसले चाहिँ एउटा ठुलो समस्या चाहिँ बनाएको छ, किनभने दुधको उत्पादन वृद्धि नभइकन यी सबै कुराहरूको समस्या समाधान हुँदैन। दुधको उत्पादन वृद्धि भएन भने दुधको लुछाचुँडी हुन्छ, दुधको लुछाचुँडी हुँदाखेरि के हुन्छ भने क्वालिटी हुँदैन, बजारमा माग छ, आपूर्ति छैन, आपूर्ति नभइसकेपछि दिनै पऱ्यो भन्दाखेरि कसरी हुन्छ, चिटिङ गरेर त्यो क्वालिटी बिगारेर पानी हालेर त्यसरी दिने ट्रेन्ड चाहिँ बढिया छ, र त्यसको चाहिँ नेपालमा एउटा ठुलो समस्या छ। गभर्मेन्टले, सरकारले पनि त्यसको नियन्त्रण गर्न सकेका छैन, नियन्त्रण गरेका छैन, कहिले 2-3 एकचोटि झ्याट्ट गर्छ अनि त्यसपछि कहाँ कहाँ के स्वार्थ पुरा हुन्छ अनि त्यसपछि फेरि बन्द हुन्छ, यो एउटा समस्या छ। प्रोजेक्टले गर्नुपर्ने कुरो चाहिँ के हुन्छ, कसरी हुन्छ उत्पादन वृद्धि गर्ने, मार्केटिङमा भन्दा नि अबको फेजमा, अबको कार्यक्रममा चाहिँ दुधको उत्पादन वृद्धि गर्ने र किसानलाई, किसानको आवश्यकता के हो, किसानको आवश्यकता पहिचान गरेर किसानलाई हुने खालको, किसानलाई ले सञ्चालन गर्न सक्ने खालको नेपालको अवस्था, किसानहरूको आर्थिक अवस्था, उसको चाहिँ भूमि, उसको चाहिँ गोठ हेरेर 2-4 अथवा 5-7 अथवा 10-15 त्यो खालको चाहिँ मोडलमा काम गर्नुपर्छ जस्तो लाग्छ। संस्थागत उपलब्धि के भयो? संस्थागत उपलब्धि चाहिँ अलिकति अब भएकै छ। कसरी भएको छ भने हिजो संस्थामा हाम्रो पुरानो एउटा जेनेरेटर थियो, त्यो जेनेरेटरले यहाँ वातावरण पनि प्रदूषित गरेको थियो र एउटा ध्वनि प्रदूषण पनि गरेको थियो र त्यो अलि जीर्ण थियो। अहिले प्रोजेक्टको कारणले गर्दाखेरि 50% प्रोजेक्टले दिएर 50% हाम्रो संस्थाले हालेर अहिले साउन्डलेस 30 KVA किलोस्कर जेनेरेटर सञ्चालन भएको छ, त्यो चाहिँ एउटा उपलब्धि हो। र त्यो सँगसँगै अर्को उपलब्धि भनेको हामीलाई दुध ढुवानको एउटा गाडी, दुध खरिद बिक्री दुइटै प्रयोजनको लागि एउटा गाडीको अति आवश्यक थियो, केही रकम करिब 30% 4 लाख चाहन्छौँ प्याक्टबाट सहयोग भएको छ, त्यो पनि एउटा उपलब्धिकै रूपमा लिनुपर्छ। र सबभन्दा ठुलो उपलब्धि चाहिँ हामीले चाहिँ के संस्थाले चाहिँ के महसुस गरेको छ भने प्याक्टको यो उपायोजना सञ्चालन पश्चात हामी कार्य समितिमा रहेको भन्दा पनि अझ कर्मचारी जुन उपायोजना सञ्चालक व्यवस्थापक र अरू कर्मचारीहरूलाई नि प्याक्टको उपायोजना भनेको के हो र उपायोजनाहरू कसरी सञ्चालन गर्नु पर्दो रहेछ र यी कुराहरू सञ्चालनका तौर तरिका र विधिको बारेमा चाहिँ एउटा अनुभव भावी दिनहरूमा प्रोजेक्ट यसरी सञ्चालन गर्नुपर्छ भन्ने एउटा राम्रो अनुभव र राम्रो पाठ चाहिँ सिकेको सबभन्दा ठुलो उपलब्धि चाहिँ मैले त्यसलाई लिएको छु। एउटा संस्थाले यदि ठुलो उपआयोजना सञ्चालन गर्दाखेरि समस्या चुनौती पक्कै पनि होला, के छन् यहाँले चाहिँ भोग्नु परेका समस्या चुनौतीहरू? सबभन्दा पहिला कुरो हामी चाहिँ एउटा दुध उत्पादक सहकारी संस्थाले, हाम्रो यो नन्दिनी संस्थाले कुनै पनि प्रोजेक्ट यसरी सञ्चालन गरेको थिएन। प्रोजेक्ट तयार गर्न हामी आफैले तयार गऱ्यौँ, हामीले कुनै एउटा टेक्निसियन एउटा अनुभवी मान्छेहरू पनि लगाएनौँ र हामीले प्रोजेक्ट प्रस्तावित गर्दाखेरि हाम्रो सोचाइ अलिक फरक थियो। हामीले चाहिँ के गरेका थियौँ भने करिब 20 लाख रुपियाँ पैसा चाहिँ पशु खरिद र पशु खरिद गरेर संस्थाले पैसा संस्था मार्फत पशु खरिद गरेर गोठमा बनाउने एउटा परियोजना बनाउने र 2-3 वटा 2-4 वटा चाहिँ कम्तीमा 5-5 लाखको चाहिँ एउटा सामु एउटा व्यवसायिक कृषकहरू तयार गर्ने भनेर 20 लाख रुपियाँ हामीले ऋण स्वरूप प्रोजेक्टमा प्रस्तावित गरेका थियौँ। त्यो चाहिँ प्याकको नीति अनुसार त्यो पनि सम्भव भएन। अनि अर्को कुरा हामीले गोबर ग्यास हामीले चाहिँ के गर्न खोजेका थियौँ भनेदेखि यहाँ अब करिब करिब 80% किसानहरूले त गाई छ, एउटा दुईवटा गाई भैँसी छ। करिब 20% किसानहरूको घरमा गाई छैन र गोबर ग्यास दिने एउटा गाई पाल्ने गोबर ग्यास भइसकेपछि गाई पाल्नुपर्छ भैँसी पाल्नुपर्छ भन्ने त्यो खालको सन्देश दिएर गोबर ग्यास चाहिँ प्रस्ताव गरेका थियौँ हामीले 50 वटा गोबर ग्यासको, त्यो पनि हामीलाई प्याकेटबाट सम्भव भएन। र अनि अर्को कुरा हामीले बिमा गर्न पशु बिमा गर्नलाई हामीले चाहिँ 3 लाख रुपियाँ पैसा बिउ पुँजी प्याकेटले हालिदिने, 3 लाख हामीले हालेर 6 लाख हालेर बिमा गराउने भन्ने थियो, त्यो पनि प्याकेटको पोलिसीमा परेन। त्यो नपरिसकिसकेपछि हामीलाई प्रोजेक्ट सञ्चालन गर्न अलिकति कठिनाइ चाहिँ त्यहाँ पऱ्यो। त्यो भइदिएको भए हाम्रो उत्पादन वृद्धि हुन्थ्यो, अझ किसानहरू अझ धेरै लाभान्वित हुन्थे। र भविष्यमा मैले चाहिँ भन्नुपर्दा भविष्यमा उपआयोजना प्याक्टलाई अथवा नेपाल सरकार कृषि मन्त्रालयलाई भन्नुपर्दाखेरि यदि वास्तवमा भने दुधको उत्पादन वृद्धि गर्ने हो भने यो खालको चाहिँ कार्यक्रम जस्तै भनौँ न गोबर ग्यासको कार्यक्रम, पशु बिमाको कार्यक्रम र पशु ऋणको कार्यक्रम चाहिँ संस्था मार्फत चाहिँ प्याक्टले गर्दाखेरि दुध उत्पादन वृद्धि हुने र यो कार्यक्रम बढी प्रभावकारी हुने मेरो आफ्नो बुझाइ र मेरो आफ्नो अनुभव छ। अझैलाई टिकै राख्नको लागि यहाँले यही मोडलको पनि कुराकानी गर्नु भएको थियो, फेरि पनि यो उपआयोजना यहाँ ल्याउनको लागि सम्भावना छ या छैन, के छन् यसमा? यसमा यही मोडलको जुन अहिले फ्याक्टले सञ्चालन गरिराखेकै मोडल छ, त्यो मोडालिटीमा चाहिँ काम अगाडि बढाउनलाई धेरै कठिनाइ छ। हेर्नुहोस् अब अहिले हामीले नै नेपाल अधिराज्यभरि यस्तो सहकारी संस्थाहरूले दुध चाहिँ मार्केटमा लैजाने, बाई प्रोडक्टहरू बनाउने, सहकारी मार्फत काम सञ्चालन गर्ने कुराहरू एकदमै थोरै संस्थाहरूले चाहिँ मेरो बुझाइमा अहिले राम्रोसँग एउटा चलाएको भनेको तररको काम धेनु भन्ने संस्थाले एउटा त्यो दुध प्रोसेसिङ गरेर बाई प्रोडक्ट गरेर बेचेका थियो। अरूले गरेका धेरै मानौ न जस्तै अब सामूहिक डेरी भनेर काठमाडौँमा खोलियो, त्यसले पनि अर्कालाई ठेक्कामा दिइसक्यो। विजय डेरी भनेर त्यो विजय डेरीले नै अर्कालाई ठेक्कामा दिइसक्यो। होइन, यो स्थिति मेरो आफ्नो अनुभव र बुझाइमा सहकारी मार्फत सञ्चालन गर्न कठिनाइ छ। राम्रो चाहिँ अति नै राम्रो कुरा हो यो, जुन राज्यको लागि, बहुजनको लागि, धेरै किसानहरूको लागि र समुदायको लागि सहकारी मार्फत गर्नु भनेको भोलि कमाएको जति जे कमाए मुनाफा हुन्छ त्यो सिधै किसानलाई आउने कुरा हो, त्यो धेरै राम्रो कुरा हो। तर हाम्रो इच्छा शक्ति, हाम्रो व्यावसायिकता, हाम्रो मानसिकता, यी कुराहरू चाहिँ एकदमै समस्या छ। अब यो कुराहरू चाहिँ त्यति सजिलो चाहिँ मैले चाहिँ देखिराखेको छैन। यो उपआयोजना सञ्चालन भएपछि अब किसानहरूमा आएका परिवर्तन, अब व्यावसायिक रूपमै पशुपालन गर्नुपर्छ भन्ने त्यो मानसिकता चाहिँ कतिको वृद्धि भएको छ? उत्साह चाहिँ आएको हो, मानसिकतामै परिवर्तन भएर व्यवसायिक किसानहरू चाहिँ भएनन्। अब उत्साह भनेर अलिकति मानौँ न 5 लिटर दुध उत्पादन गर्ने, 7 लिटर 10 लिटर उत्पादन गर्नेतिर चाहिँ लागेकै हुन्। अब व्यावसायिक भनेर अहिले कम्तीमा 10 वटा गाई वा भैँसी नपाल्नेलाई व्यावसायिक नभनिने भएको छ, होइन? त्यो स्थिति चाहिँ छैन, अब अलिकति सुधार चाहिँ भएको हो, व्यावसायिक नै भएको चाहिँ होइन। हस् धन्यवाद। हस् धन्यवाद तपाईँलाई। हाम्रो यो उपआयोजना कार्यक्रमको विविध बारेमा, त विविध कार्यक्रम सञ्चालनदेखि यसको उपलब्धिको बारेमा तपाईँले चाहिँ जुन तपाईँको सञ्चारले हामीसँग यो रिपोर्ट, यो रेकर्ड लिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद। उहाँसँग गरिएको कुराकानीसँगै आजको लागि कृषि सरकारको समय सकिएको छ। कार्यक्रम सुन्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। प्रविधि संयोजनमा साथ दिने साथी रिजनलाई विशेष आभार प्रकट गर्छु। आजको श्रृङ्खलाबाट म ध्रुवराज बिदा हुन्छु। नमस्कार।